जनाएको थियो। अध्यक्ष दाहालको राजनैतिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथि 22 समूहले छलफल गरेर टिप्पणी गरिसकेका थिए। ए माओवादी स्रोतका अनुसार सर्वसम्मत नेतृत्वका लागि केन्द्रीय कमिटिको बैठक बसिरहेको छ। वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई र उपाध्यक्ष नारायण काजी श्रेष्ठ निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने अडानमा रहेपछि सर्वसम्मतिका लागि छलफल भइरहेको एक नेताले बताएका छन्। बन्द सत्रमा उठेको प्रश्नहरूको जवाफ दिने विषयमा छलफल गर्न हिजो बेलुका र आज बिहान पटक पटक बसेको माओवादी बैठक निष्कर्षमा पुग्न सकेको छैन। बिहान होटल स्वागतमा बैठकमा अधिकांश केन्द्रीय नेताहरूले सहमतिबाट नेतृत्व चयन गर्न सुझाव दिएको स्रोतले बताएको छ। बन्द सत्रमा सहभागी अधिकांश युवा प्रतिनिधिले भने प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्न दबाव दिइरहेका छन्। यसैबीच वरिष्ठ नेता भट्टराईको काठमाडौँ हुने कार्यक्रम तय भएको छ। सुरक्षा स्रोतका अनुसार भट्टराई 6:45 उडान निश्चित भइसकेको छ। अध्यक्ष दाहालको प्रतिवेदनमा असन्तुष्ट बन्दै लेखित टिप्पणी लेखेका भट्टराई आइतबार हिजो दिनभर स्वास्थ्यको कारण देखाउँदै बन्द सत्रमा सहभागी हुनु भएको थिएन। भट्टराई निकट नेताका अनुसार बैठक सकेपछि उहाँ काठमाडौँ हिँड्नुहुनेछ। नेकपा एमालेको नवौं महाधिवेशन जेठ 24 गतेबाट नहुने पक्का भएको छ। यसअघि तोकेको समयमा महाधिवेशन नहुने भएपछि कहिले गर्ने भन्ने विषयमा पार्टीभित्र अहिले छलफल भइरहेको छ। अहिले बसिरहेको केन्द्रीय कमिटिको बैठकमा पार्टी अध्यक्ष झलनाथ खनालले असारको 19 24 गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सार्नु भएको एक नेताले बताएका छन्। सो प्रस्तावमाथि अहिले छलफल भइरहेको छ। पार्टी संसदीय दलका नेता केपी ओलीको कमजोर स्वास्थ्य अवस्था र महाधिवेशन तयारी नपुगेको कारण देखाउँदै महाधिवेशनको मिति 1 महिना पर सार्ने प्रस्ताव गरिएको हो। केही दिन पहिले बसेको स्थायी समितिको बैठकमा महाधिवेशन तयारीको समीक्षा गरेपछि केही समय सार्नै पर्ने निष्कर्षमा नेताहरू पुगेका थिए। यसअघि फागुनमा बसेको केन्द्रीय समितिको बैठकले जेठ 24 गतेदेखि 31 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको मतगणनाको मतपरिणाम आउने क्रम जारी नै रहेको छ। यद्यपि पदाधिकारीहरूको भने मतगणना जारी छ। मतगणना आन्तरिक व्यवस्थापनको कारण देखाउँदै केबेर स्थगित गरिएको हो र यसअघि नै बिहान 11:30 नतिजा अनुसार नै अध्यक्ष पदका प्रत्याशी महेन्द्र विष्टले 193 मत तथा पोषण केसीले 148 मत पाउनु भएको छ। त्यस्तै खुल्ला उपाध्यक्षमा खिरबहादुर भण्डारीले 176 मत, त्यसै गरी युनियनका रामजी दाहालले 150 मत प्राप्त गर्नुभएको छ। युनियनकी उपाध्यक्ष अनिता बिन्दुले 169 मत ल्याउनु भएको छ भने संयुक्त प्यानलका महेश दासले 162 मत ल्याउनु भएको छ। महासचिवमा उम्मेदवारी दिएका संयुक्त प्यानलका ओजिर मगरले 183 मत ल्याउनु भएको छ भने युनियनका जगत नेपालले 138 मत प्राप्त गर्नुभएको छ। यसअघि प्रारम्भिक नतिजा आइसकेको छ। एसोसिएट तर्फका दुवै केन्द्रीय सदस्य पदमा युनियनले जितेको छ। भूगोल तर्फका एक केन्द्रीय सदस्य बाहेक सबै सीटमा वामपन्थीको संयुक्त प्यानलले जित हात पारेको छ। समावेशी सदस्य र पदाधिकारीको भने नतिजा आउन बाँकी नै छ। नतिजा अनुसार उपत्यकामा संयुक्त प्यानलका ईश्वरी वाग्ले र रामहरि सिलवालले जितेका छन्। वाग्लेको 87 र सिलवालको 77 मत रहेको छ। पूर्वाञ्चलमा संयुक्त प्यानलका गणेश पोखरेल गणेश लम्साल विजयी भएका छन्। मध्यमाञ्चलमा प्रगतिशील समूहका चिरञ्जीवी मास्के र युनियनका शीतल महतो विजयी भएका छन्। पश्चिमाञ्चलबाट संयुक्त प्यानलका हरिनारायण गौतम र रुद्र भट्टले जितेका छन्। कर्णालीमा प्रगतिशील प्यानलका नवराज महताराले जितेका छन् भने सुदूरपश्चिममा प्रगतिशील प्यानलकै प्रकाश शाह र खगेन्द्र पन्त विजयी भएका छन्। एसोसिएटतर्फ युनियनका उम्मेद्वार प्रदीप नेउपाने र प्रकाश तिमल सिन्हाले जितेका छन्। प्रतिष्ठानतर्फ संयुक्त प्यानलबाट सुरज आचार्य र रोशन पुरी विजयी भएका छन्। सिन्धुलीको कर्करेमा बस दुर्घटना हुँदा 6 ज्यान गएको छ। दुर्घटनामा 32 घाइते भएका छन्। काठमाडौँबाट सिन्धुलीको लागि छुटेको 2X66 नम्बरको बस कमलामाई नगरपालिका कर्करेमा सड़कबाट खस्दा घटनास्थलमै 6 ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा सिन्धुली आमबटेका उद्धव पुलामी मगर चित्रबहादुर पुलामी सिन्धुली लाम भण्डारका सुकमाया तामाङ र मकवानपुर हेटौँडाका रामेश्वर अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान गुमाउने अरू दुईजनाको परिचय खुलेको छैन। दुर्घटनामा घाइते मध्ये 11 जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने 10 जनाको सिन्धुली जिल्ला अस्पताल, 8 जनाको धनसाको लालगढ़ र 4 जनाको महोत्तरीको बर्देवासमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख नरेन्द्र उप्रेतीले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फेसलिङ र धादिङको जोगीमारामा अवरुद्ध बाटो एकतर्फी रूपमा अहिले सञ्चारमा आएको छ। सवारी साधनलाई पालै पालो ओहोर दोहोर गराइएको छ। पहिरो जाँदा बिहानदेखि बाटो अवरुद्ध हुँदा यात्रु अलपत्र परेका थिए। दुवै ठाउँमा माथिबाट खसेको लेदो सहितको ठूलो पहिरो चितवनबाट गएको डोजरको मदतमा पन्छाइएको मुगलिन प्रहरीले जनाएको छ। उता काठमाडौँबाट कुलेखानी हुँदै हेटौँडा जोड्ने सड़क अझै 15 दिन बन्द हुने भएको छ। मरमतका लागि भन्दै गएको चैत 20 गतेदेखि 1 महिना दिउँसोको समयमा बन्द भएको सड़क मरमत नसकेकाले फेरि बन्द गरिएको हो। तोकेको समयमा काम नसकेकाले फेरि 15 दिन गाड़ी नचलाउन अनुरोध गरिएको सड़क डिभिजन कार्यालय हेटौँडाले जनाएको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ। ए माओवादीको राष्ट्रिय सम्मेलनमा अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि शीर्ष नेताहरूले गरेको चर्को आलोचनाप्रति तपाईँ के भन्नुहुन्छ? ए स्वाभाविक हो, बी पार्टी फुट्ने संकेत, र सी पदको लागि हान्ता फोला। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी 1 स्पेस D POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगंज सड़क खण्ड खुल्ला छ। त्यसैगरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पोइन्ट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 98551 7043। विदेशका समाचार, सिरियाको संवैधानिक अदालतले आगामी जूनमा हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि 3 जना उम्मेद्वारको नाम घोषणा गरेको छ। राष्ट्रपति पदको निर्वाचनको उम्मेद्वारमा हालका राष्ट्रपति बसर अल असद सहित माहिर अब्दुल हाजिफ हाजिर र हसन बिन अब्दुल्लाह अल नूरी रहेका छन्। हाजिर र नूरी सिरियालीको सांसद हुन्। आउँदो जून 3 सिरियामा राष्ट्रपति पदको लागि निर्वाचन हुँदैछ। राष्ट्रपति बसर अल असदको शासन विरूद्ध विद्रोहीहरूले देशभर प्रदर्शन जारी राखेकाले निर्वाचनमा सहभागी हुने मतदाताको संख्या भने यकिन भएको छैन। असद विरूद्ध सिरियामा 3 वर्षदेखि जारी संघर्षमा झण्डै 1.5 लाख जनता मारिएका छन् भने 10 लाख भन्दा बढ़ी सर्वसाधारण देश छाड्न बाध्य भएका छन्। खेल समाचार, मलेसियामा भइरहेको एसएससी प्रिमियर लीगको जारी खेलमा हङकङले दिएको 182 रनको चुनौती पछ्याउँदै नेपाल जवाफी ब्याटिङमा रहेको छ र अहिले वर्षा भएकाले खेल अवरुद्ध भएको छ र अब खेल 40 ओभरमा छुट्याउने तर्क रहेको छ र खेल छुटाउँदा डीएल मेथडका आधारमा नेपालले 152 रनको लक्ष्य पाउनेछ र नेपालले केही बेरपछि ब्याटिङ गर्नेछ। नेपालका लागि पारस खड्का 29 र शरद भेषवाकर 7 रन बनाउँदा वर्षाले खेल अवरुद्ध भएको छ। खड्का 34 बलको सामना गर्दै 5 चौकाको मदतमा 29 रन बनाएका हुन् भने भेषवाकरले 1 चौकाको मदतमा 12 बलमा 7 रन जोडेका हुन्। नेपालका लागि सुभाष खकुरेल 16 रन बनाएर पेभिलियन फर्के भने नरेश बुढा एयरले 41 तथा ज्ञानेन्द्र मल्लले 15 रन बनाएर आउट भएका छन्। त्यस्तै यसअघि नेपाल टस हारेर पहिले ब्याटिङ गरेको हङकङले 41 ओभर 5 बलमा अल आउट हुँदै 181 रन बनाएको थियो। सोमपाल कामीले लगातार 2 ओभरमा 2-2 विकेट लिएपछि हङकङका अन्तिम 5 विकेट 12 रन जोड्दै झरेको थियो। हङकङको टोली